दयालु परेको छैन आशा अझै नि मरेको म त पल पलमा आँसु पिउँदैछु बाँच्ने मन त थिएन निर्माया तिमीलाई भेट्ने आसमा अझै जिउँदैछु मायालु तरेको छैन आशा अझै नि मरेको म त पल पलमा आँसु पिउँदैछु बाँच्ने मन त थिएन निर्माया तिमीलाई भेट्ने आसमा अझै जिउँदैछु बाँच्ने मन त थिएन निर्माया तिमीलाई भेट्ने आसमा अझै जिउँदैछु जति भुल्छु पल पलमा आँसु पिउँदैछु बाँच्ने मन त थिएन निर्माया तिमीलाई भेट्ने आसमा अझै जिउँदैछु नखाइ त पानी भयो मेरो परानै नजानी त पल पलमा आँसु पिउँदैछु बाँच्ने मन त थिएन निर्माया तिमीलाई भेट्ने आसमा अझै जिउँदैछु बाँच्ने मन त थिएन निर्माया तिमीलाई भेट्ने आसमा अझै जिउँदैछु जी।